www.attableeg.com, The Reviver of Iman. نحمده ونصلي على رسوله الكريم. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ومن أحسن قولا ممن دعا إلى الله وعمل صالحا وقال إنني من المسلمين. دعوت السلسلة من بلکہ آداب دعوت کے سلسلے میں ایک مختصر سی آیت ہے، لیکن اللہ تعالیٰ نے سب کچھ بیان فرما دیا ہے چھوٹی سی آیت میں، بلکہ پوری آیت بھی نہیں ہے میرا خیال ہے، لیکن دعوت کے متعلق جو ضروری ہدایات اور ضروری آداب ہیں سب کو اللہ جل شانہ نے بیان فرمایا، جس کا علم ہم سبھی کو ہونا چاہیے، چاہے وہ جامعات میں ہو، چاہے مدارس میں ہو، چاہے مکاتب میں ہو، چاہے مساجد میں ہو، سب کو اس کا احساس ہونا چاہیے. اولاً یہ کہ دعوت کا کام عمومی ہے. رسول صلی اللہ علیہ وسلم آخری نبی تھے، وہ تو آئے پوری تعلیم دے کر چلے گئے. اب علماء امت پر، بلکہ پوری امت تک اس دین کی حفاظت اور دین کی ترقی کو سوچنا چاہیے. اللہ تعالی ہم سب لوگوں کو اس خدمت کی توفیق برحمت فرمائے. فرماتے ہیں امام غزالی، دعوت کا کام قطب الدین ہے. دین کا جیسے ایک قطب ہوتا ہے، اسی پر چکی چلتی ہے، اسی طریقے سے دعوت کا کام یہ دین کا قطب ہے. اگر یہ صحیح رہے گا انشاءاللہ العزیز پورا دین صحیح رہے گا، اور اسی چکی پر پورے دین کی چکی چلے گی، قطب پر. اللہ تعالی ہم سب کو اس توفیق دے. مختصر آج میں نے تلاوت کر دی. ومن احسن قولا ممن دعا الى اللہ وعمل صالحا. اسی پر میں بیان کرنے والا تھا، کل آپ ہزار کو سال معلوم ہو کہ بمروری میں اللہ تعالی نے اپنے فضل و کرم سے ایک مسجد بنوا دی ہے ہم لوگوں کے واسطے سے. اللہ تعالیٰ کا شکر ادا کیا. کل اس کا افتتاح بھی تھا، بہت عام اس کا اعلان تو نہیں کیا گیا کیونکہ بہت زیازہ اس زمانے میں ہجوم اور یہاں مناسب نہیں ہے، لیکن ابھی بہت آدمی تھے تو سب مسلمانوں کی آبادی ہے. اللہ تعالیٰ، میں گیا تھا کہ اسی پر بیان کروں گا، لیکن اس پر نہیں بیان کیا. جو سوچ کے آتا ہوں عموماً نہیں بیان کرتا. آج سوچ کے آیا ہوں، ابھی تب شروع بیان کر رہا ہوں. سوچ کے گیا تھا اسی آدھ پر بیان کر لیں گے، لیکن وہاں میں نے بیان کیا وما خلقت الجن والانس الا ليعبدون. میں چونکہ یہ عبادت گاہ ہے، عبادت کے لیے یہ جگہ بنائی گئی ہے، تو عبادت کا مقصد یہاں سے پورا ہوگا. اس بنا پر اس آیت پر بیان کر رہا ہوں، اسی پر بیان کر دیا گیا وما خلقت الجن والانس الا ليعبدون. ہم نے جن انس کو اس لیے پیدا کیا ہے عبادت کریں. یہ چیز ہر شخص کو سمجھنا چاہیے کہ ہماری پیدائش کس لیے ہوئی ہے. اللہ تعالیٰ حکیم ہے، اللہ تعالیٰ نغ اور بیکار کام نہیں کرتا. جب اللہ نے ہم کو پیدا کیا ہے تو ایک مقصد کے تحت پیدا کیا ہے، بلکہ ہمارے علماء نے لکھا ہے کہ یہ جو چوٹی ہے اور یہ، اس کے اندر بہت سی چیزیں ہیں. اس کے جو لوگ ماہر ہیں ان سب چیزوں کو بیان کرتے ہیں کہ یہ چیز بھی بیکار اللہ نے وہیں پیدا کیا ہے، تو پھر انسان کو کیوں بیکار کرے گا. بے انسان کو اللہ تعالیٰ نے اپنی عبادت کے لیے، اپنی اطاعت کے لیے، اپنے فرما برداری کے لیے پیدا کیا. انبیاء کا سلسلہ جاری فرمایا، کتابوں کو بھی نازل کرنا شروع کیا. آخری نبی اکرم صلی اللہ علیہ وسلم، اور آخری کتاب قرآن پاک ہے. سب کچھ ہدایت اس کے اندر موجود ہے. کاش کہ ہم لوگ اس کو ہدایت نامہ بنا لیں. دستور حیات، حضرت مولانا آزاد سے کسی نے پوچھا کہ قرآن کو کیا کہتے ہیں، فرمایا دستور حیات. اتفاق سے ہمارے ایک کتاب لکھی ہے، ابھی چھپی نہیں ہے، دستور السالکین لقرب رب العالمین، میں نے کتاب لکھی ہے الحمدللہ، چھپی نہیں ہے. اسی سے دستور بنے گا. دستور السالکین لقرب رب العالمین، رب العالمین کے قرب کے لیے محنت مشقت کرتے ہیں ہم لوگ، اللہ تعالیٰ قبول فرمائے، امت کو نفع پہنچے. یہ دن رات کوشش ہے، ایسا ہی ہے، اللہ تعالیٰ ہم لوگوں کی صحیح کو قبول فرمائے. کار سائقوں مشکورہ. تو یہ آیت لکھا لیکن میں نے اس کا بیان کیا، میں نے کہا جی میں نے بیان کر دوں کوئی حرج نہیں. اما خلقت الجن والانس الا ليعبدون ما اريد منهم من رزق وما اريد ان يطعمون ان الله هو الرزاق ذو القوة المتين. تم سے ہم کو کوئی رزق نہیں کمانا ہے، نہ دسترخوان بچھوانا ہے، دو ہی کسی کی خدمت باپ بھی لیتا ہے، بیٹا بھی دیتا ہے ایک دوسرے کی، یا تو کما کے اس کو دیتا ہے، اور کمانے کے بعد اگر وہ رہتا ہے بحرین میں وہاں تو کرائے کیسے، کچھ لوگ کھلاتے ہیں دسترخوان، وہ بھی ایک خدمت ہے، اور کچھ کما کے لوگ بھیجتے ہیں وہ بھی ایک خدمت ہے. اللہ نے کہا ہم دونوں کی تم سے ضرورت نہیں، ہم کو ہم نے اپنے بال کے پیدا کیا ہے. ماں اڑید مین رس کے ماں اڑید وائیوں کے مون، ہم نہیں چاہتے کہ تم رس کما کے دو، اور نہ یہ چاہتے ہیں کہ تم کھلاؤ ہم کو بیٹھا کے دو دسترخوان پر. ہم ہر چیز سے مستغنی ہیں، تم کو عبادت کے لیے پیدا کیا ہے تو عبادت میں لگو، ہمارے چکر نہ پڑو. کہتے ہیں لڑکے کے بچے باپ کے چکر میں آدمی رہتا ہے، کہتا ہے ہم تمہارے باپ نہیں ہیں، ہمارے رب ہیں، تم ہمارے محتاج ہو. من نکلدم خلقتا سودے کو نم، من نکلدم خلقتا سودے کو نم، بلکہ کردم خلقتا جودے کو نم. ہم نے مخلوق کو تم پہ اس لیے پیدا نہیں کہ اپنا کچھ نفع حاصل کریں، بلکہ اس لیے پیدا کیا ہے کہ تم کو ہم اپنا نفع پہنچائیں. من معروم کا بہت عمدہ شعر سمجھا گیا ہے، من نہ کردم خلق تا سورے پنم، بلکہ کردم خلق تا جودے پنم. جود کرنے کے لیے ہم کو بھیجا، تمہاری ہم کو حاجت نہیں ہے، نہ ہم کو رزق کمانا ہے تم سے، اور نہ رزق کھلانا ہے تم کو، کسی دسترخوان لگاؤ، سلیٹ لگاؤ، ہاتھ دھو رہا، ہم اس سب کے لیے محتاج نہیں ہے. اللہ تعالیٰ نے چھوٹی سی آیت میں دعوت کے آباد تھا. ومن احسن قولا ممن دعا الى الله. کل بیان کرنے والا تھا نہیں بیان کیا، لیکن کل والی بھی یہاں بیان کرنی ہے. یہاں امن احسن قولا، مجھے تو دکھ آ رہا ہے. اچھا اتنی چھوٹی سورہ میں اللہ ہی بیان کر سکتا ہے، اسی کے برکت سے نبی صلی اللہ علیہ وسلم نے بیان فرمایا ہے. لیکن اصل تو اللہ اتنی تو جواب میرے کلیم، ہم نے آپ کو جامع کلمات دے کے بھیجا ہے. تھوڑی سی بات میں رسول اللہ صلی اللہ علیہ وسلم بڑی بڑی باتیں بیان فرما دیتے تھے، تو پھر اللہ کے کیا فرما کرتے. امن احسن قولا ممن دعا الی اللہ، اس شخص سے بہتر کس کا قول ہوگا جو اللہ کی طرف بلاتا ہے. حدیث یہ ہے، خیار امتی من دعا اللہ وحبب عباد لے، میرے امت کے بہترین وہ لوگ ہیں جو اللہ کی طرف دعویٰ دیتے ہیں اور اللہ کا اللہ کو اس کو محبوب بناتے ہیں. یہ کتاب میں نے حکیم اختر صاحب جب آئے تھے وہ حدیث پڑھا، کہا میں پاکستان اس حدیث کو بطور تحفہ دے جا رہا ہوں. یہ ضروری نہیں کہ سب کو سب کچھ معلوم ہو، بہت سی چیزیں یہاں معلوم ہوتی ہیں. خیار امتی من دعا الی اللہ وحبب عباد لے، میرے امت کے بہترین وہ لوگ ہیں جو اللہ کی طرف دعویٰ دیتے ہیں، اللہ کی عبادت کی طرف، اللہ کی اطاعت کی طرف، اللہ کی فرما بردار کی طرف، اللہ کی محبت کی طرف. سب سے بڑے اچھے لوگ ہیں، سمجھنا چاہیے. کوئی اخبار والا کوئی لیتے سب پڑھیں گے کون اچھے لوگ ہیں، خدا کہہ رہا ہے جس نے تم کو پیدا کیا وہ یہ کہہ رہا ہے. خیر امتی من دعا الی اللہ وحبب عباده الیہ، اور اللہ کا محبوب بنا اس کے بندوں کے سب سے بہترین لوگ ہیں. آنے کی کوئی وقت نہیں ہے، تم کو اللہ کا محبوب علماء بنانا چاہتے ہیں، مسائل بنانا چاہتے ہیں، قرآن بنانا چاہتا ہے، حدیثیں بیان کرنا چاہتے ہیں، اس کی کوئی قدر نہیں. خیار امتی من دعا اللہ وحبب عباده الیہ، جو اللہ کے بندوں کو اللہ کا جو محبوب بناتے ہیں، سب سے بڑا کام یہی ہے. ہر کام اپنی جگہ پر ہے، یعنی اس جگہ میں اللہ رسول کا جو فیصلہ ہے وہی فیصلہ مانا جائے گا، آپ کے فیصلے کوئی حیثیت کوئی حقیقت نہیں ہے. بہرحال فرماتے ہیں خیار امتی من دعا اللہ، جو اللہ کی طرف بلاتے ہیں، کوئی تجارت کی طرف بلا رہا ہے، کوئی کھیل کی طرف بلا رہا ہے، کوئی نام گانے کی طرف بلا رہا ہے. بلا تو سب رہے ہیں، دعوت ہر ہو رہی ہے، عیاشی کی طرف بھی دعوت دی جا رہی ہے، تجارت جو جائے نہ جائے سبھی کی طرف دعوت دی جاتی ہے، کھیل کود کی طرف دعوت دی جا رہی ہے. ابھی جہاں کوئی آنے لگے रेलवे पर यहाँ आने लगे, भीड़ लग जाएगी वहां खेल देखने के लिए। लेकिन ये कुरान हदीस जिस पर तुम्हारी निजात मुनहसिर है, अब्दुल्लाबाद की जिंदगी की फलाह इसी पर मुनहसिर है। खैर मुंते मन लाला, तुम मेरे बेहतरीन वो लोग जो है जो अल्लाह की तरफ बुलाते हैं, जो इस तरह लिखा है हदीसों में आता है। मैं देखा सकता हूं कि आखिर जमाने में जो अल्लाह की तरफ बुलाने वाले मुर्दार गधे से भी ज्यादा बदतर हो जाएंगे लोगों के नजदीक। लेकिन उनका काम ये है, लेकिन मखलूक के नजदीक ये है हदीस फरमाए मुर्दार दावत अल्लाह करने वाले आखिर जमाने में मुर्दार गधों से भी बदतर हो जाएंगे लोगों के नजदीक। खुदा के नजदीक नहीं, खुदा के नजदीक तो ये है। इस तरह तो हदीस है, ये हदीस हमारे हजरत महाशाह सुनाते भी रहते थे। खैर उम्मती मन दाह बहब बबाद महाराज फरमाते हैं मन आसर दाह वो अमिर सालहन दाई अल्लाह को खुद अमल सालह करना चाहिए। ये नहीं कि दावत देता रहे, खुद कुरान हदीस की बिल्कुल खराब देख रहा हूं। कुछ दाही आदाब भी इनको नहीं मालूम है, बहुत से लोग दावत देते हैं खुद नहीं मालूम है क्या करना है। नमाज में क्या फरीदा यहां तक नहीं मालूम, वाजिब में क्या है वजू कैसा है ये भी नहीं मालूम, सलाम कलाम करने का भी ढंग नहीं मालूम। देख यहां से बहुत अरब शायद देख रहा हूं दोस्तों, बुजुर्ग समझना होगा तुमको, कुछ सीखना होगा। शाह वलीउल्लाह साहब फरमाते हैं कि दाई के लिए भी वही आदाब जरूरी है जो अंबिया अलैहिस्सलाम से चले आ रहे हैं, इसमें फर्क नहीं है। नबी के खिलाफ दावत में भी कोई अदब गलत इख्तियार नहीं कर सकता। यार उम्मती मंदा फरमाते हैं कि मन अहसन कौन मिन मन दाइल्लाह व अमिल सालिह, जो पहली चीज है कि खुद भी अमल करे। ला युकज्जिबु अमलुहु कौलुहु। इमाम गज़ाली लिखते हैं कि मुर्शिद के लिए और दाई के लिए जरूरी है कि उसका अमल उसके कौल की तकदीब न करे। और कुछ है अमल कुछ है, तकदीब कर दिया उसे तुम्हारी दावत बेकार हो जाएगी। मुर्शिद के आदाम में से लिखा हुआ है दोस्तों वो अमल सालिह। पहली शर्त यह है कि जो दावत अल्लाह करे वो अमल सालिह करे। अमल सालिह, अमल सालिह में सब है, नमाज जितना दीन है सब अमल सालिह मिला है। والعصر ان الانسان لفي خسر الا الذين امنوا وعملوا الصالحات। عمل الصالح میں پورا دین موجود ہے، اس میں اخلاقیات بھی ہیں، معاملات بھی ہیں، معاشرتیات بھی ہیں، جتنی چیزیں دین کے شعبے ہیں وہ سب اس عمل الصالحات میں داخل ہیں، جو سب سے جامع سورہ یہی ہے۔ والعصر ان الانسان لفي خسر الا الذين امنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا۔ دین بھی آ گیا، तदयुन भी आ गया, अमल भी आ गया, तबलीग भी आ गई, दावत भी आ गई, सब इस सूरह के अंदर मौजूद है। चुनाचे साहब इकराम जब एक दूसरे से मिलते थे तो इस सूरह को एक दूसरे को सुनाते थे, क्योंकि पूरे कुरान का खुलासा वलअस्र में है। और अल्लाह कसम खा के कह रहा है वलअस्र इन्न लिल्लाह, कसम है जमाने की, अल्लाह कह रहा है, अल्लाह कसम खा रहा है वलअस्र इन्न लिल्लाह, खुश सब इंसान घाटे में है मगर कौन जो ईमान लाए और जिन्होंने अमल सारे किया। अल्लाह हम सबको तौफीक। मेरे दोस्तों किसी को गाफिल रहने की इजाजत नहीं है, रवा नहीं है। इस बिना पर हम सब लोगों को अपने की इस्लाह की भी फिक्र रखनी चाहिए। हर आदमी को खुदा का मामला है, क़यामत का मसला है। हम मामल सफरत मवाजीन हो वो वफी ईशत राजिया, जिसके मवाजीन बढ़ जाएंगे इस कुछ वक्त ऐश में होगा। और जिसके अलामे अमाल है क्या क्या कुछ लिखा होगा। फरमाते हैं फम्मा मन ऊँची किताब वो भी अमीनी तो ये पूरा हाँ मुखरा वो किताब ही है। बहरहाल दोस्तों को आमिर सालेह वो काल इन ननी मिल मुस्लिम ये मुझे बयान करना है। दावत का काम बहुत, खुद अल्लाह कह रहा है कि इससे बढ़कर कोई काम नहीं है कि जो दावत हो अल्लाह की तरफ। दूसरी बात उसके लिए दूसरी शर्त, पहली शर्त क्या है अमल सालेह, खुद भी अमल सालेह करे। जिस चीज की दावत दे रहा है खुद भी उसकी तरह अमल सालेह करे। और तीसरी बात कही बहुत ही उम्दा, वकाल इन्नी मिन मुस्लिमीन, और कहे कि मैं मुसलमानों में से हूं, मैं तुमसे बर्तन नहीं, मुर्सलीन में से नहीं हूं। ये भी कहे कि भाई मैं तुमसे बर्तन नहीं हूं, लेकिन हमारा तुम्हारा एक दूसरे का हक है। इस बिना पर हम ये कह रहे हैं वो इन्नी मिन मुस्लिमीन का नुक्ता ही लिखा है कि मुसलमीन में से हूं मैं तुम्हारा गैर नहीं हूं, जैसे तुम मुसलमान हो मैं हूं मुसलमान, लेकिन अपना फरीदा समझ करके तुमको दावत दे रहा हूं अल्लाह की तरफ। इस बना पे छोटी सूरत में मालूम हुआ तीन चीज मालूम हुई। एक चीज सबसे उमदा काम बड़ा काम क्या है, दावत अल्लाह, अल्लाह की तरफ पुकारो, अल्लाह की तरफ बुलाओ, ख्याल उम्मत ही मानता है अल्लाह, मेरे उम्मत की बेहतरीन बोल रहे जो अल्लाह की तरफ बुलाते हैं, कोई तजारत के बुला रहा है, कोई कारोबार तरफ बुला रहा है, कोई किसी तरफ बुला रहा है, एक वो शख्स है जो अल्लाह की तरफ बुला रहा है। जाहिर है कि अल्लाह सबसे बड़ा है तो उसकी दावत भी सबसे बड़ी होगी। अल्लाह हम सबको इसकी तौफीक दे। तो तीन चीजें, बेहतर चीज क्या है, दावत है अल्लाह, मगर उसके साथ शर्त क्या है, खुद भी अमल करें, आदाब की रियायत, जहां कहीं जाओ आदाब की रियायत करो, कहां जा रहे हो, किससे मिलने जा रहे हो, समझ के जाओ, ये भी दावत के आदाब में से लिखा है। हजरत मोहम्मद रिया साहब ने बहुत कुछ इसके आदाब में लिखे हैं। अल्लाह सब पेशे नजर हम लोग हैं, अल्लाह के शुक्र है, वो आमिर साल हैं। तीसरी चीज क्या है, और कहें हम मुसलमानों में से हैं, ये नहीं कि हम तुझसे बड़े नहीं हैं, क्या होता है, ये नहीं कि हम मुसलमान में रह हैं, ये मैं कह रहा हूं, किसी ने लिखा है, मुसलमानों में से हूं ये कहो, ये नहीं कहो मैं मुसलमान में से हूं, मैं रसूल बना के नहीं भेजा गया, जैसे तुम मुसलमान मैं भी मुसलमान, सिर्फ एक हक है हमारा तुम्हारी मुबानी, उसको पूरा करने के लिए तुमसे ये कह रहा हूं, उमदा हो गई। एक छोटी आधी आयत है, इसमें मैं समझता हूं कि अल्लाह ताला ही ने इस छोटी सूरह में सब कुछ बयान फरमा दिया, और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का पूरा दीन इसी एक टुकड़े की शरह, पूरी दुनिया की कुतुबखाने भरे हुए हैं, इसी की पूरी शरह है, पूरे दुनिया में जो कुतुबखाने हैं इसी की शरह है, कुतुबखाने भर गए, मिस्र कुतुबखाना यही एक कुतुबखाना देखिए, इसी की शरह है। अल्लाह ताला हम सब लोगों को अल्लाह ताला के अहकाम की तामील की तौफीक अनामत फरमाए। छोटी सूरत है, दावत है, अमल साले है, तवाज़ो है, मुस्लिमीन तकब्बुर न करो, दावत दे रहे तो कोई बड़े नहीं हो गए, अगर तुमने अमल किया तो सब कुछ है, कुछ भी नहीं है, बहुत से रजुल फासिक से दिन का काम अल्लाह ले रहता है, सही हदीस यही दुहा दिन में रजुल फासिक, रजुल फासिक से भी दिन की कुछ मदद ले लेता है, लेकिन वो रहता है फासिक और दिन का काम हो गया उसके जरिए से। इस तरह पर बहुत ज्यादा डर है हमको, आपको सबको डरना है, ये हमारे तरफों ब्याह को हम नहीं ब्याह करना है, हम इसी ब्याह पर एक हक है जिसको ब्याह करना जरूरी है, उसे अपनी इस्लाह को पेशे नजर रखना। हम सबको बच्चों को भी कहते ही रहता हूं, आज भी घर पर हमने इस बात को कहा कि भाई कर रहे हो, काम बढ़ रहा है, मस्जिदें बढ़ रही हैं, मकासी बढ़े हैं, तीन मदरसे बड़े बड़े से अलहमदिल्ला यहां है, मस्जिदें भी हैं, इदारे भी हैं, जगह जगह है, एक दो बड़े मालिक के खाक है अलहमदिल्ला चल रही है। अल्लाह ताला यहां कोशिश होगी अगर हमने सही तरीके से तालीम नहीं की, आदाब तब्दील, आदाब तालीम, आदाब तस्किया अगर हमने नहीं किया पूरे तरीके से, हम गुनाहगार होंगे, हम मुआखजे में आएंगे। अल्लाह हम सबको इस मुआखजे इस काम को करने की तौफीक दे, इसमें जो कोताहियां जो कमियां रह जाए अल्लाह अपने फजल का से माफ़ फरमा दे। आखिर रवाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।